जान भयो दिल बस्यो कान्छीको नजरमा अनि हार्दिक स्वागत छ। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्ज। छुकछुकी रेलगाडी चढेर म आएको दार्जिलिङ सहरमा कार्यक्रमको सुरुवातमा तपाईँले यो आवाज सुन्नुभए पक्कै पनि आज स्पेसली प्रोग्राम छ होला जस्तो तपाईँलाई पनि लागिरहेको हुनसक्छ। आज पनि यही गीत गाउनुभएको गायक हुनुहुन्छ रामेछाप डडुवा गाविस वडा नम्बर 6 जन्मनु भएको लोकेन लामा आजको अतिथि कार्यक्रममा हुनुहुन्छ। उहाँसँग तपाईँले पनि रमाइलो कुराकानी गर्न सक्नुहुनेछ 0485404049 तपाईँ साथी पनि आउनुहुन्छ आउन सक्नुहुनेछ। तपाईँले उहाँको यो सुमधुर आवाज धेरै पहिलादेखि सुन्दै आउनु भएको छ। पक्कै पनि आज स्पेसली दिन रहेको छ, उहाँसँग तपाईँले रमाइलो कुराकानी पनि गर्न सक्नुहुनेछ कार्यक्रमबाट। तपाईँले 0485404049 फोन गर्न सक्नुहुनेछ। म उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ नै लाग्छु। यतिखेर तपाईँले कार्यक्रममा स्वागत छ। हजुर, अचेल के गर्दै हुनुहुन्छ? अब हाम्रो नेपालीहरूको महान चाड हजुर विजया दशमी सकिसक्यो। दशमीको यो समाप्ति सँगसँगै अब तिहारको आगमन भइरहेको छ अनि प्रोग्रामहरू गर्दैछु। अनि यसपालि प्रोग्राम सँगसँगै दसैँमा बाबाआमाको हातबाट टिका पनि लगाइयो र आज संजुकले आफ्नो गृह जिल्लामा पनि यो एफएममा नि यो स्टेजमा यो स्टुडियोमा आउने मौका पाएँ, साह्रै खुसी छु। हजुर, एकदम खुसी हुनुहुन्छ। पक्कै पनि यतिखेर धेरैभन्दा धेरै जिल्लामा श्रोताहरूले सुनिरहनु भएको छ, तपाईँको आवाज त गीत मार्फत पनि सुन्नुभएको थियो। आज भने तपाईँ स्वयं नै स्टुडियोमा आउनुभएको छ, तपाईँको आवाज पनि यतिखेर सुन्दै हुनुहुन्छ र धेरैजना श्रोताहरू हर्षित हुनुहुन्छ किनकि तपाईँको छुकछुक रेलगाडी चढेर भन्ने सिलो भएका चाहिँ धेरै श्रोताहरूले मन पराउनु भएको थियो। म यस कार्यक्रमबाट जानकारी गराउन चाहन्छु। थ्याङ्क यू। हजुर, अनि तपाईँ योभन्दा अगाडि जुन गाउँमा आउँदाखेरि चाहिँ कस्तो खालको हुनुहुन्थ्यो अथवा तपाईँ गायन क्षेत्रमा लाग्नुभन्दा अगाडि कस्तो हुनुहुन्थ्यो? मेरो बाल्यकाल चाहिँ अब यहीँ बितेको होइन, रामेछापमै 10 क्लाससम्म चाहिँ मैले यहीँ स्टडी गरेँ। त्यस पछाडि चाहिँ म अब काठमाडौँ गयो। त्यस पछाडि अब अरू शिक्षा हासिल गर्नको लागि साथसाथै मेरो म्युजिक करियरलाई पनि डेभलप गर्नको लागि अब आफ्नो गाउँमा आउँदा खुसी त अवश्य लाग्छ। साङ्गीतिक क्षेत्रमा लागेर आज आउँदा धेरै एकदमै खुसी भएको छ। हजुर, गायन क्षेत्रमा जुन लाग्नु भएको छ, तपाईँले क्लास नै लिनुभएको थियो अथवा? एकदम क्लास लिएको, मैले सिनियर डिप्लोमासम्म क्लास गरेको छु। अनि अरू त हाम्रो सङ्गीतको एउटा सूत्रै भन्नुपर्छ, रियाज हो, अनि रियाज चाहिँ कन्टिन्यू छ। पहिले गाउँतिर तपाईँ बस्नु हुँदाखेरि चाहिँ म गीत नै गाउँछु, म यो गीत गाउँछु, म यस्तो हुन्छु भनेर केही सोच्नु भएको थियो? त्यो चाहिँ थिएन, त्यो थिएन। अब नर्मल्ली एउटा मान्छेले थाहा नभए पनि आफ्नो एउटा सपना त रहेछ होइन, तर म गीत चाहिँ गुनगुनाउँथेँ, घरमा सुन्थेँ, रेडियोहरू सुन्थेँ, गीत सङ्गीत धेरै सुन्थेँ। एउटा सिङ्गर हुनकै लागिरहेछ जस्तो लागिरहेछ। तपाईँको फर्स्ट स्टेप एल्बम, त्यो नै फर्स्ट एल्बम हो त? एकदम एकदम। हजुर, त्यसमा कतिवटा गीत समावेश गर्नुभएको छ? यसमा 6 गीत छ, जसमा एउटा सेन्टिमेन्टल छ तिम्रो सम्झना भोलको, छुकछुके एउटा यो पप लोक पप फ्युजन टाइपको गीत हो होइन, सेलो बेस भन्दा पनि बेस त सेलो छ सबै गीतहरूमा, र अरू गीतहरू प्रायः सेलो टाइपको छ र 6 गीत समावेश गरेको छ। हजुर, फर्स्टमा तपाईँले जुन गीत गाउँदाखेरि जुन शब्द रचना गर्दाखेरि चाहिँ म यही नै गीत लेख्छु भनेर तपाईँमा सोच कसरी आयो त्यतिखेर? त्यस्तो त होइन, काठमाडौँमा अब स्ट्रगल गर्दै गर्दाखेरि अब आफ्नो स्टडीलाई अगाडि बढाउँदै गर्दाखेरि म्युजिकमा इन्ट्रेस्ट भयो, मैले म्युजिक सिकेँ। सँगसँगै म हाम्रो नेपालको इन्टरनेसनल एयरपोर्टमा जब पनि थिएँ, योभन्दा सायद 5-6 वर्ष अगाडिको कुरो। त्यसमा मैले फर्स्ट टाइम लेखेको थिएँ सैलुङ्गे मेला बोलको, यो गीत पनि छ हाम्रो यस एल्बममा। यो गीत मैले आफैले कोरेको थिएँ, पछि एकजना हाम्रो चर्चितै भन्नुपर्छ सङ्गीतकार सुशन लामा दाईसँग भेट भयो, अनि उहाँलाई मैले भने दाई मैले एउटा शब्द कोरेको छु, यो कम्पोज गरिदिनु पऱ्यो तपाईँले भन्दाखेरि, उहाँले त अब नखानु पानी तुङ्बा हेलम्बको बजार जस्तो चर्चित सेलो गीतहरू कम्पोज गरिसक्नु भएको थियो, अनि उहाँलाई भने, उहाँले हुन्छ भन्नुभयो। त्यस पछाडि अझ झन् धेरै आशा जाग्यो, त्यही क्रमलाई बढाउँदै जाँदाखेरि जस आज यो ठाउँमा आइपुग्यो. हजुर, पक्कै पनि भन्नुपर्छ कि कुनै पनि काम गर्दाखेरि चाहिँ कोहीबाट प्रेरित हुन्छ अरे मान्छे. तपाईँ जुन गायन क्षेत्रमा लाग्नु भएको छ, कोहीबाट त्यस्तो प्रेरित भएको हुनुहुन्छ? त्यस्तो त खासै छैन. अब आफ्नो फ्यामिलीमा पनि कोही म्युजिकसँग इन्ट्रेस्टेड अथवा म्युजिकसँग आबद्ध कोही हुनुहुन्न. बिल्कुल म फरक धारमा उमेको हो मेरो परिवारबाट. त्यस्तो कुनैबाट आकर्षित त्यस्तो त भएको छैन. तैपनि म म्युजिकमा अहिले चाहिँ जस मेरो आइडलहरू हुनुहुन्छ होइन, आफू चाहिँ है कसरी अब म्युजिकमा उमिएँ म चाहिँ. अहिले तपाईँको फर्स्ट स्टेप एल्बम निकाल्नु भएको छ, कहिले यो एल्बम निकाल्नु भयो? यो एल्बम बजारमा आएको चाहिँ झन्डै एक वर्ष भयो, पोहोर दसैँमा नै भन्नुपर्छ एक वर्ष भयो. त्यस पछाडि अब सेकेन्ड एल्बमको लागि म अहिले तयारीमा छु. सेकेन्ड एल्बम पनि लोक पप सँग सम्बन्धित हो अथवा कुनै अर्को आधुनिक अथवा पप? यसमा सबै गीतहरू समावेश गर्ने कोसिस गरेको छु. मैले 3-4 गीत रेकर्ड गरिसकेँ. यसमा पप टाइपको छ, अलि हाई अब अलि रक टाइपको गीतहरू पनि छ, अनि सेन्टिमेन्टल, अनि लोक पप त छँदैछ आफ्नो बेस होइन, अनि सेलो बेस त अब छँदैछ सबै टाइपको. हजुर, यतिखेर हाम्रो टेलिफोन सम्पर्क पनि कोही साथी आउँदै हुनुहुन्छ कि तपाईँसँग कुराकानी गर्न, तपाईँसँग केही जिज्ञासा राख्दै हुनुहुन्छ उहाँ. तपाईँको आवाजमा यो कार्यक्रमबाट पनि धेरैचोटि उहाँले सायद तपाईँको आवाज सुन्नुभएको हुनसक्छ गीत मार्फत. आज भने तपाईँ स्वयं आफै आउनु भएको छ, तपाईँसँग केही जिज्ञासा पनि हुनसक्छ उहाँको. म उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ नै लाग्छु. हजुर नमस्कार. हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मेरो आवाज सुन्नु भएको छैन? अहिले सुन्नुभयो? रेडियो मात्रै सुन्नु भएको छ? हजुर, कहाँबाट बोल्नु भयो ल भन्नुहोस् न त. हजुर अन्जुजी, के छ तपाईँको हाल खबर? हजुर, आजको अतिथि हुनुहुन्छ तपाईँले जानकारी छ? आजको अतिथि हुनुहुन्छ कार्यक्रममा, तपाईँले जानकारी छ? रेडियो सुन्नु भएको छैन? भर्खरै सुन्नुभयो. तपाईँले चुकचुक रेलगाडी चढेर भन्ने सेलो भाका त सुन्नु भएको छ नि? हो, त्यही जुन सेलो भाका गुनगुनाउनु हुने गाउनु हुने गायक आज हामी माझमा हुनुहुन्छ लोकेन लामा रामेछाप डडुवाको गायक हुनुहुन्छ उहाँ हुनुहुन्छ प्रत्यक्ष स्टुडियोमा कुराकानी गर्नको लागि. उहाँसँग के जिज्ञासा छ भने तपाईँले राख्न सक्नुहुनेछ. अन्जुजी. अन्जुजी नमस्ते. सन्चै हुनुहुन्छ? एकदमै. अनि कस्तो रह्यो तपाईँको दसैँ? कस्तो रह्यो तपाईँको दसैँ? पानी पर्नेको त साइत हो नि त. हजुर अन्जुजी, तपाईँसँग केही जिज्ञासा छ भने हाम्रो गायकसँग तपाईँले राख्न सक्नुहुनेछ. उहाँ हुनुहुन्थ्यो, उहाँसँगको टेलिफोन सम्पर्क भने कटिसकेको छ. पक्कै पनि एकदमै दुःख पनि लागिरहेको छ कि उहाँसँग टेलिफोन सम्पर्क टुटेको छ. यतिखेर अन्जु लामाजी हुनुहुन्थ्यो पुरानो गाउँ रामेछापबाट, उहाँसँग कुराकानी गर्न लागिरहेका थियौँ लोकेन लामासँग, तर पनि उहाँसँग कुराकानी गर्न सकेनौँ. पक्कै पनि तपाईँ पनि 0845 40 49 आउन सक्नुहुनेछ. यतिखेर भने म फेरि पनि कुराकानीलाई अगाडि बढाउन चाहन्छु. पहिलोचोटि तपाईँको गीत स्टुडियोमा रेकर्ड हुँदाखेरि चाहिँ तपाईँलाई कस्तो खालको अनुभव भयो त्यतिखेर? फर्स्ट टाइम अब रेकर्ड गर्न जाँदा त डर पनि थियो. मेरो भोकलको टोन कस्तो हुन्छ, के हुन्छ, कस्तो गीत म गाउन सक्छु, एउटा बाहिर स्टेजमा गाउनु, हामीले बाहिर त्यतिकै रुममा रियाज गरेर गाउनु, एउटा हार्मोनियममा गाउनु, गिटारमा गाउनु र स्टुडियोमा गाउनु धेरै फरक कुरा हो. हामी बाहिर गाउँछौँ, सानो सानो कुराहरू पनि हामी थाहा पाउँदैनौँ, तर स्टुडियोमा सानो सानो मिस्टेक गल्तीहरू पनि हामी थाहा पाउँछौँ. डर त अलिअलि लागिरहेको थियो, तैपनि दाईहरू चिनेकै हुनुहुन्थ्यो होइन त्यो स्टुडियोमा पनि. सो त्यति डर त भएन, तैपनि एउटा गीत रेकर्ड गर्न मलाई दुईचोटि चाहिँ लागेको थियो. पहिलो डेटमा मैले सकिएन, त्यस पछाडि सेकेन्ड डेटमा चाहिँ मैले रेकर्ड गराएँ. हजुर, सुमधुर आवाजमा तपाईँको गीत रहेको छ है, फर्स्ट स्टेपमा रहेको जुन लोकेन लामाको हो भनेर पनि अलिकति पत्याउन गाह्रो चाहिँ होइन, अलिकति भन्नुपर्छ. त्यस्तै कि धेरै गाइसक्नु भएको गायकले गाएको जस्तै तपाईँको आवाज छ, आफ्नै आवाज आफैले सुन्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्यो त्यतिखेर? त्यो त अब रेकर्ड गराएँ मैले त्यो दिन होइन, त्यस पछाडि आफ्टर अब 5-6 days मैले अब सब मिक्सिङ गरेर गीत सुने, मैले आफूलाई त खुसी लाग्छ आफ्नो क्रिएसन होइन पहिले सुन्नु पाउँदा, अनि विशेष गरी मैले साथीभाइहरूलाई सुनाएँ अनि उहाँहरूको कमेन्ट थियो एउटा प्रोफेसनल सिङ्गरले जस्तो गाएको छ, खुसी लागेको छ, अब एल्बम गर भन्ने कुरा हो, त्यही जोसले पनि एल्बम गरेँ, नत्र सायद मैले एल्बम पनि गर्दैन थियो कि, त्यही जोसले साथीहरूको मायाले साथले खुसी हुँदो रहेछ जस आफ्नो क्रिएसन आफैले अलि साथीभाइले नि राम्रो भन्दाखेरि हजुर हुन्छ। स्टुडियोमा तपाईँले गीत गाउनुभयो, अब त्यही स्टुडियोमा गाउनुभएको गीत आज हाम्रो स्टुडियोबाट पनि तपाईँले श्रोतामाझलाई सुनाउन सक्नुहुनेछ कार्यक्रमबाट, कुन चाहिँ सिलो भएको अथवा कुन यो फर्स्ट स्टेपमा समावेश भएको गीत नै तपाईँले गाउनुपर्ने हुनेछ। ओके, अब मेरो पहिलो एल्बम मैले जुन फर्स्ट स्टेपमा समावेश गरेको गीत जसमा मैले फर्स्ट टाइम गाएको गीत सैलुङ्गे मेला, जसमा शब्द पनि मेरो छ, सङ्गीत आदरणीय दाई सुशन लामाको, यो म थोरै गुनगुनाउँछु। सैलुङ्गे मेला हेर्नलाई जाँदा मन किरानी भेट भएको, सैलुङ्गे मेला हेर्नलाई जाँदा मन किरानी भेट भएको, खै किन मनै उडायो अल्लारे यो ठिटाको, खै किन मनै उडायो अल्लारे यो ठिटाको, सैलुङ्गे मेला हेर्नलाई जाँदा मन किरानी भेट भएको यो सुमधुर आवाज लोकेन लामाको, अब आज उहाँ हामीसँगै हुनुहुन्छ स्टुडियोमा प्रत्यक्ष रूपमा हुनुहुन्छ, तपाईँ पनि आउन सक्नुहुनेछ 0845 40 49 50 उहाँसँग तपाईँको केही जिज्ञासा छ भने तपाईँले कार्यक्रममा राख्न सक्नुहुनेछ। यतिखेर हामी श्रोतालाई नै लिन चाहन्छौँ, कोही साथी आइसक्नु भएको छ यतिखेर, हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? त्यसो भए आज हाम्रो स्टुडियोमा को हुनुहुन्छ थाहा छ? एकदमै लोकेन दाई हुनुहुन्छ, उहाँको चुकचुके रेलगाडी चढेर साथै अन्य गीत पत्र तपाईँले कार्यक्रमबाट सुन्नु भएको छ नि होइन? हजुर, ल तपाईँ उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ केशवजी। केशवजी हजुर, हजुर एकदम ठिक छु भाइ, अनि हजुरको? मेरो पनि एकदम ठिकठाकै छ भन्नुपर्छ भाइ, अब राम्रै छ भन्नुपर्छ। अनि दसैँ कस्तो भयो नि भाइ तपाईँको? एकदम राम्रो भयो, प्रोग्राम पनि थियो, प्रोग्राम सँगसँगै यसो तपाईँहरूकै जिल्लातिर नि पुगेको थिएँ म, सिन्धुली सराई सिरातिर सबै ठाउँतिर घुमेर जस दसैँमा टिका राख्नलाई घरमा पनि पुगे। अनि आज अब है प्रतिक्रिया भन्नुपर्दा अब खासै त्यस्तो प्रतिक्रिया चाहिँ केही पनि छैन भन्नुपर्छ दाइ है। अब तपाईँको स्वर पनि राम्रै लाग्छ है, तपाईँको अब गाउनुभएका गीत सङ्ग्रह राम्रो लाग्छ दाइ तपाईँको है। अन्त भन्नुपर्दा यस्तै यस्तै नयाँ नयाँ गीतहरू पनि ल्याउँदै गर्नुहोस् है, तपाईँको गीत सङ्ग्रह क्षेत्रमा अब है फराकिलो हुँदै जाओस् है तपाईँको भन्न चाहन्छु, यही शुभकामना भन्न चाहन्छु। साथै है अब आउँदै गरेको दिपावलीको पनि राम्रोसँग मनाउनुहोस्, ह्याप्पी दिपावली भन्न चाहन्छु दाइ। थ्याङ्क यू भाइ, एन्ड सेम टु यु ल। आजले भने हामी छुट्छौँ है त। हस्त नमस्ते, हुनुहुन्थ्यो सिन्धुली खोला गाउँबाट केशव मुक्त, नियमित श्रोता हुनुहुन्छ उहाँ, उहाँले सम्झनु भएको छ। अब पनि हामी कुराकानीलाई अगाडि बढाउनतर्फ नै लाग्छौँ। यो जुन तामाङ सेलो भाकातिर अथवा तामाङ भाकातिर चाहिँ जुन एउटा शब्द प्रयोग भएको हुन्छ हजुर, यो आइरक छ्याङ रक्सीतिरको जुन पनि तामाङ सिलोमा चाहिँ त्यो एक दुईवटा अक्षरहरू होइन शब्दहरू प्रयोग भएको हुन्छ, यस्तो चाहिँ किन भएको होला? जुन तपाईँको चाहिँ जुन तपाईँको सङ्गमा पनि छ निङ्गार भन्ने छ होइन यो, हजुर हजुर हजुर, त्यो चाहिँ किन प्रयोग भएको होला? यो यस्तो हुँदो रहेछ, एउटा हामी मान्छे भएपछि जुनै पनि प्राणी जनावर होइन आफ्नो पनि एउटा रहन्छ, एउटा हामी नेपाली सम्पूर्ण एक भए पनि एउटा जातित्वको हिसाबले हामी होइन फुलबारीहरू भनेर भन्छौँ नि हामी, विभिन्न फुलहरू भनेर भन्छौँ नि हामी हाम्रो जातहरूलाई, एउटा आफ्नो तामाङ जातित्वको हिसाबले आफ्नोपनको हिसाबले केही शब्दहरू अलि नेपाली शब्दहरूमा त्यो शब्द मिसाउँदा केही अलि अनौठो अलि मिठासपूर्ण सङ्गीतमा त्यो हुनसक्छ। हाम्रो सङ्गीतमा एउटा सूत्र पनि हुन्छ, लाग्नुपर्ने स्वरहरू कुनै पनि एउटा राग बन्दाखेरि लाग्नुपर्ने स्वरहरू त्यसमा कुनै स्वरहरू यस्तो हुन्छ जो लगाउन मिल्दैन, तापनि संजोगले कुनै बेला लगाउँदाखेरि यति मिठो सुनिन्छ त्यो ट्युन त्यो भाका। त्यस्तै हो यो शब्दहरू पनि हामीले राख्दाखेरि, जस्तै तोङ्बाहरू राखिन्छ, यो त नेपाली वर्ड भयो, जस्तो तिन पाने अब रक्सी नभने आइरक भन्ने, यस्तो हुँदा अलि राम्रो भएर पनि अनि हाम्रो जुन यो अब सेलो सुन्ने श्रोताहरूले मन पराउने कारणले पनि यो शब्दहरू प्रायः युज गरिन्छ। हजुर, यो आइरक छ्याङ चाहिँ जुन तामाङ कल्चरमा पनि अलिकति प्रयोग हुने नभई नहुने एक खालको त्यो संस्कार जस्तै भयो, त्यो संस्कारले पनि त्यही भएर पनि त्यो युज भएको हुनसक्छ होइन? हजुर, पनि अब भने अलिकति प्रसङ्गलाई मोड्न चाहन्छु म, जुन आइरक छ्याङको कुरा त भइहाल्यो होइन, जुन गायकले डम्फूको प्रयोग पनि गरिएको हुन्छ तामाङ समुदायका गायक गायिकाहरूले, त्यसै गरी विवाहतिर जुन ताम्बाहरूले गाउँदाखेरि पनि उहाँले त शुद्ध त्यो जुन डम्फू नै प्रयोग गर्नुभएको हुनसक्छ, गर्नुभएको छ विवाहतिर वा अन्य कार्यतिर। यो डम्फूको अलिकति उत्पत्ति अथवा डम्फूको प्रयोग चाहिँ कहाँबाट भएको अथवा यसको इतिहास केही तपाईँलाई थाहा छ भने यसो भनिदिनुहोस् न। त्यो सम्पूर्ण चाहिँ मलाई थाहा छैन, त्यसको लागि हामी रेडी सरी भन्नुपर्छ मैले होइन। डम्फू चाहिँ हाम्रो तामाङ संस्कृतिहरूमा धेरै अब सबैभन्दा हाम्रो मेन बाजा नै डम्फू हो होइन, हामी तामाङहरूले चाहिँ बजाउँछ। अब आज हामीले तामाङलाई मात्र भनेर भन्न मिल्दैन, म एउटा आर्टिस्टको नाताले भन्छु होइन, डम्फू हामी नेपालीहरूको नि एउटा बाजा हो, यो अरू देशतिर नपाउँला होइन, अब 32 किलाहरूले होइन खोपेर अब के कुन जनावर अथवा के जन्तुको छालाले होइन मोडेर बनाएको यो डम्फू होइन, एउटा चरीको माथि साइन राखेर कुनै पनि एउटा खै एउटा व्यक्ति जो उहाँको मलाई नाम आएन, पेङ दोर्जे उहाँले जुन क्रिएसन गर्नुभएको रहेछ, उहाँले बजाउनु भएछ पहिलोचोटि। आज हाम्रो प्रत्येक नेपाली गीतहरूमा तामाङ सेलोमा मात्र होइन होइन अरू गीतहरूमा पनि डम्फू बजाउँछ, तर थाहा हुँदैन मान्छेहरूलाई, हामी तामाङ सेलोमा चाहिँ विशेष गरी बजाएको भन्छु होइन, तर प्रायः अरू गीतहरूमा लोकगीतसम्म पनि बजाएको छ मैले देखेको छु होइन डम्फू, त्यही कारणले डम्फू विशेष छ, तर यसको लागि सम्पूर्ण जानकारी चाहिँ मबाट त्यति थाहा छैन, सरी। यो सम्बन्धित छोटो जानकारी मैले थाहा भएसम्म होइन, जुन श्रोताहरू पनि यतिखेर सुन्दै हुनुहुन्छ तामाङ समुदायको श्रोताहरूले पनि, कि जो त्यो डम्फू चाहिँ जुन एउटा तामाङको पुर्खा पेङ दोर्जे थियो अरे त्यतिखेरको समयमा, योभन्दा धेरै अगाडिको समयमा उहाँको चाहिँ जुन प्रेमिका चाहिँ रिसाएर हिँड्नु भयो अरे त्यतिखेर, अनि उहाँलाई चाहिँ के गरी फकाउँ भनेर जुन एउटा मानसिकता जुन एउटा सोच आयो उहाँकोमा. त्यस्तो हुँदाखेरि चाहिँ उहाँ जङ्गलमा बस्नुहुन्थ्यो अरे त्यतिखेरको समयमा. र जङ्गलमा बस्दाखेरि एउटा घोरल देख्यो अरे, उहाँले घोरल मार्नु भयो अरे हजुर. त्यो घोरल मारिसकेपछि अब मासु त खाइहाल्यो होइन, त्यसको छाला त अब सुकाएर राखेर होइन, अनि छाला सुकाएर राखिसकेपछि चाहिँ पछि त्यो जुन सुकिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ मिठो आवाज निक्लेर क्या त्यो बजाउँदाखेरि हजुर. मिठो आवाज निक्लिँदाखेरि चाहिँ जुन अब यो बजाएर चाहिँ मेरो प्रेमिका अलिकति खुसी हुन्छन् कि भनेर उहाँले चाहिँ सोच्नु भयो अरे त्यतिखेर. जस्तै डाँफेले चाहिँ मुनालाई जसरी फकाउँछन्, मैले पनि त्यसै गरी फकाउन सकेँ भने पक्कै पनि राम्रो हुनेछ भनेर उहाँले सोच्नु भयो अरे. अनि त्यो जुन छाला मोडेर उहाँले 32 किला भने ठोक्नु भयो अरे. त्यसपछि उहाँले बजाउँदै जाँदाखेरि मिठो आवाज सुन्दाखेरि उहाँको प्रेमिका पनि नजिक हुँदै आउनुभयो अरे भन्ने एउटा जुन किम्बदन्ती चाहिँ मैले थाहा पाएसम्म जानकारी गराएँ यहाँले पनि. थ्याङ्क यू सो मच हजुर. हुन्छ, अब भने फेरि पनि हामी प्रश्नतर्फ नै लाग्छौँ. तपाईँको लागि प्रश्न हामी राख्दैछौँ र तपाईँ साथी पनि आउन सक्नुहुनेछ. तपाईँको केही जिज्ञासा छन् भने 0484-5404-49 आउन सक्नुहुनेछ. अब अलिकति तपाईँलाई प्रश्न छ, यो तामाङ कल्चरमा तपाईँ जन्मनु भएको छ, तामाङ भाषामा गीत गाउँछु जस्तो पनि लाग्दैन? लाग्छ. अब कस्तो हुन्छ भने हाम्रो धेरै आर्टिस्ट सिनियर आर्टिस्टहरू हुनुहुन्छ तामाङमा पनि, आदरणीय दाई राजु लामाहरू, सिमुक्तान विजय लामाहरू, उहाँले गाउनुभएको छ. र उहाँहरूले त सबभन्दा पहिला त तामाङ भाषाकै गीतहरू गाउनु भएर केही पछि मात्र नेपालीमा गाउनुभयो. मैले चाहिँ पहिलैचोटि नेपालीमा गाएँ. मलाई रहर लाग्छ कता कता तामाङ गीतहरू सुन्दा, र तामाङ गीत नसुने श्रोताहरूले पनि, अरू जातका श्रोताहरूले पनि बसतिर, माइक्रोतिर, गाडीतिर, अनि मोबाइलतिर बजाएर हिँड्नुहुन्छ. किन भन्दाखेरि क्वेसन गर्दा राम्रो लाग्छ, तामाङ सेलो अलि ठट्यौली मजा रमाइलो हुन्छ भन्नुहुन्छ. अब गाउने रहर छ, अहिलेसम्म मैले सोचेको त अब धेरै सोचेको छु होइन गाउँछु भनेर. सायद रिसेन्टली नै अब म यो जुन न्यु इयरतिर मेरो सेकेन्ड एल्बम ल्याउँछु होला नेपाली भर्सनमा, त्यस पछाडि लगतै सायद ल्होसारमा हुन्छ कि अब सायद तामाङ भाषाको एल्बम पनि गर्ने सोचमा चाहिँ छु र गाउँछु, स्योर गाउँछु. हुन्छ, तपाईँलाई शुभकामना छ हाम्रो तर्फबाट. यतिखेर भने हाम्रो टेलिफोन सम्पर्कमा कोही साथी आउँदै हुनुहुन्छ भन्दै हुनुहुन्छ. त्योभन्दा अगाडि तपाईँको आवाजमा हामी एउटा सेलो भाका सुन्छौँ. ओके. रिसेन्टली मेरो एउटा भिडियो आएको छ अहिले, क्या मिठो ग्याम्पाको निगार, अघि पनि हामीले कुरा गरेँ जागरक्षीसँग सम्बन्धित. एउटा मान्छे भट्टीमा गएर साउनीसँग जिस्किएर जाँड रक्सीसँग कसरी हामी जुधेको हुन्छौँ, कसरी हामी पिउँछौँ, के गर्छौँ भन्ने कुरा समावेश गरेको छ यो गीत. बिल्कुल पनि मेरो श्रोताहरूको लागि म भन्छु, यो कुनै पनि सल्लाह सुझाव चाहिँ नपिउनुहोस् भनेर हो, पिउनको लागि होइन, नपिउनुहोस् भनेर हो. म थोरै गुनगुनाउँछु पनि. क्या मिठो घ्याम्पाको निगार पिउँदै जाँदा लाग्यो नि मात, क्या मिठो घ्याम्पाको निगार पिउँदै जाँदा लाग्यो नि मात, साउनीको बोली नै झन मिठो एक मुठी रक्सीले पार्यो नि रात, साउनीको बोली नै झन मिठो एक मन रक्सीले पार्यो नि रात. साउनीको बोली न सीतन भो अलि अलि माया रमाइलो सिलोभाका लोकेन रामाको आवाजमा तपाईँले सुन्नुभयो फर्स्ट स्टेप एल्बमबाट। उहाँ स्वयं आज स्टुडियोमा हुनुहुन्छ। तपाईँ साथी पनि आउन सक्नुहुनेछ 0845 40 49 50। तपाईँ साथीको केही जिज्ञासा छन् भने तपाईँले कार्यक्रममा फोन गर्न सक्नुहुनेछ। हाम्रो टेलिफोन सम्पर्कमा यतिखेर भने कोही साथी आइसक्नु भएको छ। हजुर नमस्कार। मेरो घर जेनी सामग्री पान मेरो थर जेनी सामग्री पान मेरो थर मेरै दिनको भेटघाटमा के छ नि दिदीको हाल खबर। दिदी सबला दिदीले मात्र सम्झनु भएको आज? हजुर लोके भाइले पनि फ्याफुल्ला। अनि जेनिसाजी तपाईँको गीतको जवाब म दिउँ कि लोकेन लामाबाट? ल हुन्छ, हाम्रो लोकेन दादाले अर्को एल्बममा तपाईँको गीतको जवाब अवश्य पनि लिएर आउनुहुनेछ। अनि जेनिसाजी हजुर के गर्दै हुनुहुन्छ? दिदी बसिरहेको छु खासै, है काम पनि छैन, त्यतिकै फुर्सदको टाइममा अब बसिरहेको छु। बसिरहनु भएको छ? हजुर। अब जेनिसाजीले आज सम्झनु भएको छ, लोकेन लामा पनि सँगसँगै हुनुहुन्छ, उहाँसँग केही जिज्ञासा छ भने तपाईँले राख्न सक्नुहुनेछ। दिदी हुन्छ ल, तपाईँले लोकेन लामा दाईसँग कुराकानी गर्न सक्नुहुनेछ। हुन्छ दिदी। दाई नमस्ते। एन फ्याफुल्ला, है त आफ्नै मातृभाषाको तर्फबाट नमस्कार फ्याफुल्ला, तपाईँलाई पनि धेरै धेरै हजुरलाई पनि। अनि दाई सन्चै हुनुहुन्छ? एकदम ठिक छु, तपाईँहरूको मायाले आशीर्वादले आजसम्म एकदम ठिक छु। अनि हजुरलाई? मलाई पनि सन्चै छु भन्नुपर्छ आजसम्म चाहिँ, है अब बाँचे के छु भन्नुपर्छ। हजुर सन्चै छु भन्नुपर्छ दाई। ठिक छ, एकदम राम्रो हो। हजुर जेनिसाजी हजुर तपाईँसँग केही जिज्ञासा छ भन्नुपर्छ, है दाईले चाहिँ अब दाईको गीतहरू म धेरै सुन्ने गर्छु, है तामाङसेलो गीत पनि अब धेरै मनपर्छ, लोकेन लामा दाईको गीत, है दिदीलाई पनि अब कार्यक्रम मार्फत धेरै भन्ने गर्नुहुन्छ, जस आज बोल्न पायो, है उहाँको गीत पनि धेरै मन पराउँछु म। चुकचुके रेल गाडी भन्ने गीत है धेरै राम्रो छ दाई, अब हजुरले यसरी नै अब अरू एल्बमहरू पनि बजार ल्याउनु होला होइन आफ्नै। हस् हस् थ्याङ्क यू जेनिसाजी, थ्याङ्क यू, म छिट्टै ल्याउँदैछु मेरो सेकेन्ड एल्बम पनि। जेनिसाजी उहाँ हुनुहुन्थ्यो जेनिसा मुक्तान सिन्धुली खोला गाउँबाट नै, उहाँले शुभकामना दिनुभएको छ ल्याउँदै गरिएको एल्बम जुन राम्रोसँग बजारमा निस्कियोस् लोकप्रिय होस् भनेर उहाँले शुभकामना दिइसक्नु भएको छ। अब म उहाँसँग कुराकानी गर्न चाहन्छु। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ लोकेन लामा, रामेछाप डडुवा वडा नम्बर 6 जन्मनु भएको गायक हुनुहुन्छ उहाँ। उहाँको फर्स्ट स्टेप एल्बम बजारमा आइसकेको छ, त्यहाँ समावेश भएको छुकछुकु रेलगाडी चढेर भनेर भन्ने जुन सेलो भाका सेलो पप सेलो भाका तपाईँले सुनिसक्नु भएको छ। योभन्दा अगाडि पनि तपाईँलाई चाहिँ प्रश्न गर्न चाहन्छु कि यो एल्बम निकाल्दाखेरि कस्तो गाह्रो अप्ठ्यारो सजिलो के हुँदो रहेछ? हाम्रो अहिले नेपालको परिप्रेक्ष्यमा त साङ्गीतिक बजार एकदमै गाह्रो छ, एल्बम गर्न एकदमै गाह्रो छ। पहिला जस्तो कुनै पनि हामीले फिडब्याकहरू एउटा श्रोताको मात्र पाउँछु, फाइनेन्सियली सपोर्ट कुनै पनि छैन। तैपनि नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ प्रतिभाहरू हामी जस्तो होइन अनि अरू पनि धेरैजनाले माया मार्नुभएको छैन, मेहनतका साथ आउनुभएको छ, टफ कम्पिटिसन छ, गाह्रो त गाह्रो छ अब एल्बम गर्नलाई। तैपनि आफ्नो एउटा म्युजिकको इन्ट्रेस्ट होइन आफ्नो मेहनतलाई त खेर फाल्नु त भएन, त्यही कारणले पनि एल्बम गर्न जरुरी पनि छ। र मलाई त एल्बम गर्दा त्यस्तो गाह्रो कुनै फिल चाहिँ भएन, किनभने चिनेको दाईहरू हुनुहुन्थ्यो, उहाँको सहयोगमा उहाँको साथले गर्दा सजिलै भयो एल्बम गर्नलाई। हजुर अहिले चिनेको दाईहरूको कुरा गर्नुभयो, यो जुन हाम्रो रामी साहबको पनि धेरैजना गायकहरू हुनुहुन्छ तामाङ समुदायको, उहाँसँग उहाँहरूसँगको घुलमेल सहयोग कस्तो पाउनु भएको छ? उहाँहरूसँग चाहिँ एल्बमसँगको सहकार्यमा चाहिँ कुनै पनि भएन, जस्तै अब रुज मोक्तान दाई हाम्रो रामी छापकै हुनुहुन्छ, अरू दाईहरू पनि हुनुहुन्छ होइन, हामी प्रोग्रामहरू चाहिँ अहिले सँगै गर्छौँ, सँगै भेटघाट हुन्छ, तर एल्बम गर्ने बेलामा चाहिँ एउटा स्टुडियो अनि प्लस मेरो सङ्गीतकार सुसन दाई हुनुहुन्थ्यो, उहाँसँग मेरो पहिलादेखिको सम्बन्ध थियो, त्यसले गर्दा पनि अलि राम्रो रह्यो एल्बम गर्नलाई चाहिँ। हजुर अहिले जुन नेपाली बजारको कस्तो नेपाली बजार जुन गीत सङ्गीतको कस्तो बजार देख्नु भएको छ अहिले तामाङ कल्चरलमा जुन रहेर गीत गाउने गायकहरूले अथवा गायिकाहरूले जीवन धान्न सकिन्छ या धान्न सकिँदैन के देख्नु भएको छ यस्तो छ तामाङ गीतलाई मात्र भन्दा त अब अहिले तामाङ सोसाइटीमा मात्र बढी होइन प्ले हुने गीतहरू हो तर एउटा एज अ नेपाली गीत भनेर भन्छु नि अब मैले एउटा सेलो बेसको गीत गाए पनि सुन्ने त सबै श्रोताहरूले सुन्नुहुन्छ होइन एउटा सानो बच्चाले पनि बाटो भेट्दा नि हेलो छुकछुके अङ्कल भनेर भन्छ होइन त्यो बच्चालाई सबै मनपर्छ भने एउटा बेस चाहिँ एउटा हुन्छ होइन गीत सङ्गीतको कुनै पनि भाषा हुँदैन होइन म्युजिक इज इन्टरनेसनल ल्याङ्ग्वेज भनेर भन्छ होइन यो अब विश्वको भाषा हो म्युजिक चाहिँ त्यही कारणले सबैले मनपर्छ एउटा बिट सुन्दा मनपर्छ एउटा शब्द सुन्दा मनपर्छ सङ्गीत त्यही कारणले तामाङ एउटा समाजमा मात्र होइन होइन सम्पूर्णले राम्रो छ अब मेहनत चाहिँ गर्नुपर्छ हामीले मिठो मिठो गीत अब मिठो कम्पोज मिठो शब्द सबै कुरा राम्ररी दियो भने मलाई लाग्छ नेपाली साङ्गीतिक क्षेत्र फस्टाउनेछ आज जुन अवस्थामा छ त्योभन्दा अझ फस्टाउनेछ हजुर हुन्छ अब भने फेरि पनि तपाईँको आवाजमा हामी श्रोतालाई तपाईँकै आवाजबाट फेरि पनि गीत सुनाउँछौँ पूर्वमा जाँदा लिम्बुनी भेट भो पश्चिममा जाँदा गुरुङनी पूर्वमा जाँदा लिम्बुनी भेट भो पश्चिममा जाँदा गुरुङनी दुवैलाई देख्दा लोभ लाग्यो मलाई लाइदिउँ कि कसो लठिने मुहानी सिरोभाका थियो लोकेन लामाको आवाजमा सजिएको फर्स्ट स्टेप एल्बमबाट उहाँको आवाजमा पनि तपाईँले सुन्नुभयो साथसाथै म्युजिकमा रहेको यो सिरोभाका पनि तपाईँले सुन्नुभयो अब भने फेरि पनि उहाँको एउटा सिरोभाका छ यसै एल्बममा समावेश भएको मुसु मुसु हाँसेको अथवा के भन्दै हुनुहुन्छ उहाँले उहाँको आवाजमा फेरि पनि एउटा सिरोभाका सुन्छौँ त्यसपछि भने हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ उहाँको आवाजमा फेरि पनि एउटा सिरोभाका सुन्छौँ हामी मेरो एल्बम फर्स्ट स्टेपमै समावेश गरेको गीत मुसु मुसु हाँसेर डोल्मोले यो च्याङ्बाको मन छोड्यो मुहुनी लायो कि के लायो पारे नि मलाई नै खोर्यो यो पनि मैले आफैले लेखेको शब्द हो श्रोताहरूले अब कतिको मन पराउनुहुन्छ यो गीत जति पनि श्रोताहरूले सुन्नुहुन्छ एफएमहरूमा त बजेको छ काठमाडौँमा होइन विशेष गरी यो मफसल अब हामी आउट भ्याली आउटमा हामी अब त्यति पुग्दैनौँ र थाहा हुँदैन पनि हामीलाई यहाँको बाहिरको एफएम स्टेसनहरू त्यसमा अब थोरै थोरै जहाँ थाहा हुन्छ हामी जसरी पनि पुर्याउँछु नेटको माध्यमबाट व्यक्तिगत माध्यमबाट जहाँबाट भए पनि उहाँले सुन्नुभएको छैन उहाँले मेरो फर्स्ट स्टेप एल्बमको छुकछुकी सुन्नुभएको थियो यो मुसु मुसु हाँसेर डोलमोली भन्ने छ यो पनि उहाँले सायद मन पराउनुहुन्छ होला मुसु मुसु हाँसेर डोलमुले यो च्याङ्बाको मन चोर्यो मुसु मुसु हाँसेर डोलमुले यो च्याङ्बाको मन चोर्यो मुहनी लायो के लायो पार्यो नि यो मनलाई कोरो हजुर मुसु मुसु हाँसेर अब भने हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ मात्र दुई मिनट बाँकी छ चार बज्न भन्दै हुनुहुन्छ प्राविधिक साथीले यो सेरो भाका सँगसँगै हामीले कार्यक्रमबाट पनि बिदा माग्ने बेला भइसकेको छ तपाईँको जुन श्रोतालाई केही भन्नु छ अथवा मैले भन्न छुटाएको मैले सोध्न छुटाएको केही छ भने कार्यक्रमबाट अन्त्यमा तपाईँले भन्न सक्नुहुनेछ रामेछाप एफएम सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई म गायक लोकेन लामाको धेरै धेरै नमस्कार अनि माया। आफ्नो गृह जिल्लामा रहेको यस एफएममा आज आएर तपाईँहरूसँग एउटा भेट्ने प्रत्यक्ष भेट्ने मौका पाएँ, साह्रै खुसी लाग्यो। अनि विशेष गरी एफएम युनिटलाई धेरै धेरै धन्यवाद, अनि विशेष गरी तपाईँलाई पनि धेरै धेरै धन्यवाद। समयले साथ दिए, अवश्य पनि फेरि कुनै दिन यो स्टुडियोमा आएर तपाईँहरूसँग फेरि लाइभ फोनमा कुरा गर्छु अनि श्रोताहरूको म जिज्ञासाहरू पुरा मेट्ने कोसिस गर्छु र नयाँ एल्बम लिएर फेरि पनि तपाईँहरूको मनको ढुकढुकी बढाउनलाई म छिट्टै आउँदैछु। यही बाचा सायद आजलाई छुट्छु। हस्त कार्यक्रममा आइदिनु भयो, आफ्नो अमूल्य समय कार्यक्रममा उपलब्ध गराइदिनु भएकोमा कार्यक्रमको तर्फबाट साथसाथै रेडियो रामेछाप परिवारको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ। हजुर, उहाँ हुनुहुन्थ्यो रामेछाप डरुवा गाविस वडा नम्बर 6 जन्मनु भएको गायक लोकेन लामा। उहाँको फर्स्ट स्टेप एल्बम आएको छ अहिले बजारमा, त्यही एल्बमको गीतहरू तपाईँले आजको कार्यक्रममा सुन्नुभयो, साथसाथै उहाँको आवाजमा तपाईँले कुराकानी पनि सुन्नुभयो। अब भने हामी कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। तिनजेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद छ। जो जो साथीले फोन गरेर साथ दिनुभयो तपाईँले पनि धन्यवाद छ। हामी भोलि तपाईँसँग अवश्य पनि आउनेछौँ तपाईँको साथमा भन्दै कार्यक्रम प्रस्तुता म सुमित्रा पनि लोकेन लामालाई स्पेसल्ली धन्यवाद दिँदै बिदा हुन्छु। नमस्ते। मुसु मुसु हाँसेर ढोल मोहले त्यो च्याङबाको मन छोड्यो, मोहनी लायो कि के लायो, पार्यो नि यो मनलाई यो मलाई एको